हुन्छ धेरै, एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दाया बाया हुन्छ धेरै, अधेरीमा छाडी जाने छाया झनै याद आउँछ, बहकिने मन न हो माया हुन्छ धेरै, बहकिने मन न हो माया हुन्छ धेरै। एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क CIN मार्फत हरेक सोमबार राति 9:15 देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ। सुन तिमीसँग मन भाँचेको कुरा गर्छु, ल सुन तिमीसँग मन भाँचेको कुरा गर्छु, त्यति हुँदा हुँदै पनि म बाँचेको कुरा गर्छु, ल सुन तिमीसँग मन भाँचेको कुरा गर्छु, त्यति हुँदा हुँदै पनि म बाँचेको कुरा गर्छु, बजारमा म हाँसेको हल्ला चलिरहँदा, बजारमा म हाँसेको हल्ला चलिरहँदा, ल सुन तिमीसँग मन भाँचेको कुरा गर्छु, त्यति हुँदा हुँदै पनि म बाँचेको कुरा गर्छु, बजारमा म हाँसेको हल्ला चलिरहँदा, आँसुहरू भोलिलाई साँचेको कुरा गर्छु, ल सुन तिमीसँग मन भाँचेको कुरा गर्छु, त्यति हुँदा हुँदै पनि म बाँचेको कुरा गर्छु। त्यो एक दिनको घामा सयौं दिनको पानी, लौ सुन म भन्छु मेरो राम कहानी, लौ सुन म भन्छु मेरो राम कहानी, त्यो एक दिनको घामा सयौं दिनको पानी। यात्रामा कोही पनि कहिले एक्लो हुँदैन, केही समयका लागि मानिसहरू भेटिँदै जान्छन्, छोडिँदै जान्छन्, जीवनभरि नै यस्तै भइरहन्छ। मान्छेहरू बाटोमा हिँडेर कहाँ कहाँ पुग्छन्, तर त्यो बाटो भने सधैँ त्यहीँ बसिरहन्छ, कहीँ पुग्दैन, फगत अरूलाई कहाँ कहाँ पुर्याउनुमा नै जिन्दगी समर्पण गरिदिन्छ। त्यही बाटोमा हिँडेर अनेक थरी मान्छेहरू अनेक थरी परिभाषा बटुल्छन्। साँच्चै भनौँ भने जति बेला अगाडि तन्किएको बाटो र उभो टाँसिएको आकाश मात्र साथी रहन्छ, ओहो त्यति बेला सबै परिचय फुकालेर यात्री भन्छ मान्छे, अनि त्यही यात्री नामको परिचय भिरेर लम्किरहन्छ सधैँ। मैले यसअघि पनि भनेको थिएँ, मान्छे देवता बन्ने रहरमा मूर्ति बनिरहन्छ, फेरि पनि अस्तित्व गुमाउनु परेकोमा कति फिक्री गर्दैन, बरु एकाध अन्धभक्तद्वारा पुजिनुमा गर्व गरी टोपल्छ। आज केही निजी कुराहरू असरल्ल फिजाउन मन लागेको छ मलाई, आँगनमा बिस्कुन फिजाए जसरी। मलाई विश्वास छ तिमी मलाई सुनिरहेकी छौ, मबाट टाढा भए जसरी मेरै सम्झनाहरूसँग हर बखत टाँसिएर बस्ने तिम्रो आदत पुरानो हो। तिम्रा तिनै आदतहरूको हवाला दिँदै म यति बेला पनि दावाका साथ भन्न सक्छु, तिमी सुनिरहेकी छौ मलाई। बरु हुनसक्छ तिम्रो आफ्नो मान्छेबाट छेलिएर सुनिरहेकी छौ, अथवा मलाई साथी मात्रै भनेर परिचय गराउँदै उसैसँग बसेर सुनिरहेकी छौ। मलाई माफ गर्नु, तिम्रो अनुमति बिना हाम्रो सम्बन्धको पोको पुन्तुरोहरू फुकाउँदैछु म आज, बडो जतन साथ फुकाउँदैछु, सम्हालिँदा सम्हालिँदै तिम्रो हुँदा खाँदाको जीवनमा खलल पुग्ने केही पातोहरू देखाउन पुगेछु भने त्यसलाई एउटा दुर्घटना सम्झिनु, हिजो हामी छुट्टिनु परे जस्तै दुर्घटना, एउटा अत्यधिक पीडा दिने दुर्घटना। रुखबाट झरेको पातको के आधार हुन्छ र, हावाले जता उडायो त्यतै, पानीले जता बगायो त्यतै, काण्डबाट छुटिसकेपछि त्यो सकियो, नसके पनि सकियो। म त सकिएको मान्छे, मेरो सारा इतिहास तिमीसँगै छोडियो, भविष्य बाटाभरि छर्दै आएँ, वर्तमान त मेरो छँदै छैन जसमा टेकेर म उभियौँ। परिस्थितिको परिबन्धमा पर्दा आफ्नै जिन्दगी पनि आफ्नो बसमा हुँदैन भन्ने सुनेथे, हो रहेछ क्यारे, कहिलेकाहीँ त लाग्छ आफ्नै जिन्दगी पनि धरौटी राखेको छु मैले, अन्त कतै सायद त्यो निखन्न सक्ने सामर्थ्य पनि गुमाउँदैछु अब त। त्यसैले पनि हिजो आज अत्यधिक त्रसित छु, भएको एउटा जिन्दगी पनि यसै पत्छ कि भनेर। सपना पनि के देख्छु के अनि मध्यरातमा खङ्ग्रङ्ग खङ्ग्रङ्ग तर्सिन्छु। तिमी अघि जाऊ, तिमी ताकेर हिँडेकीले लक्ष्यमा पुग्नुपर्छ, पुग्छौ पनि, मलाई यहीँ पुग्नुपर्ने भन्ने छैन। नदीको वेगमा लड्दै ठोकिँदै घोटिँदै आएको म एउटा त्यस्तो ढुङ्गा जसले आफ्नो आकार पनि गुमाइसकेको छ, दिशा पनि। जहाँ छोड्छ धारले त्यही बगरमा पल्टिन्छु अनि मेरो परिचय पनि बगर बनिदिन्छ। देख्नेहरूले मैले लडीबुडी खेलेको मात्रै हेक्का गर्छन्, मैले अनगिन्ती चट्टानहरूसँग ठक्कर खाएको कति पनि भ्याउ पाउँदैनन्। यसरी म फेरि पनि वञ्चित हुन्छु मान्छेहरूको आँखाबाट, मान्छेहरूको परिभाषाबाट। अचेल जिन्दगी उदास बन्दैछ, तुक्न बेतुकको बकवास बन्दैछ। अचेल जिन्दगी उदास बन्दैछ, तुक्न बेतुकको बकवास बन्दैछ। मेरो व्यथा अरूलाई के थाहा भन्नेहरू त भन्लान्, किन निराश बन्दैछ। अचेल जिन्दगी उदास बन्दैछ, तुक्न बेतुकको बकवास बन्दैछ। अघि बढ्दा धरती मलाई खाल्डो खन्छ, मरो आँसु रित्याउ भनेर, तर आँसुले नै मलाई नै बगाउँछ। यो बिधवा तो सिउँदो कि मेरो जवानी, त्यो एक दिनको घाम सयौं दिनको पानी। लसुनाम भन्छु मेरो राम कहानी। कहिलेकाहीँ मान्छेलाई के सनक चढ्छ कुन्नी, आफ्नै विगतहरू पनि प्रदर्शनीमा राखिदिन्छ, व्यथाहरूको हाट बजार लगाउँछ अनि सपनाहरूको सङ्ग्रहालय बनाउँछ। हो त्यस्तै त्यस्तै विशेषता झल्कने केही गर्दैछु म, एक्लै भुतभुताउँदैछु, एक्लै कोलाहल मचाउँदैछु। मान्छे एउटा अवस्थामा पुगेपछि रिस, राग, ईर्ष्या, लाज, द्वेष, लोभ, ग्लानी सबैबाट छुटकारा पाउन चाहन्छ, सायद स्वतन्त्र भएर जिन्दगी बिताउन चाहन्छ। मैले यसो गर्दा अरूले के भन्लान् भन्ने कुराको ख्याल गरिँदैन त्यति बेला, बरु यसो गर्दा म स्वयंलाई भने कति आनन्द आयो त्यो मात्रै वास्ता दिइन्छ। त्यति बेला लुकाउनु पर्ने पनि केही हुँदैन, लजाउनु पर्ने पनि केही हुँदैन। मलाई लाग्दैछ यति बेला त्यस्तै अवस्थाको अनुभूति सवार भइरहेछ ममा, थाहा छैन यो मेरा लागि कति प्रत्युत्पादक भइदिन्छ। मलाई त यति थाहा छ मैले अब स्वतन्त्र जिन्दगी बाँच्न थालेँ, अरूहरूले जेसुकै भनुन् मलाई के मतलब। मैले सुने थिएँ सम्पूर्णतया भरिनका लागि सम्पूर्णतया रित्तिनु आवश्यक छ भनेर, सायद रित्तिएँ कि जस्तो लाग्यो मलाई। यात्रामा भेट भइयो, माया प्रीति बस्यो, परिस्थितिले त्यो छोट्यो पनि। म त बाटामा भेटिएको एक क्षणको सहयात्री, केही समय सँगै त हिँड्यौँ तर फेरि हाम्रा बाटाहरू छुट्टिए। कालान्तरमा यी बाटाहरू फेरि जोडिएलान् या नजोडिएलान् त्यो त थाहा छैन, थाहा भएर पनि काम छैन। तर त्यति बेला भने निकै विस्मात लागेको थियो, त्यो सहयात्राले के दियो के दिएन भनेर तौलिन खोज्नु मेरो मूर्खता पनि हुन सक्छ। फेरि पनि म भन्दैछु भविष्यमा कतै भेट भए चिन्जान गर्नु नपर्ला, किनकि असाध्य नजिकबाट एकअर्कालाई चिनाइदिएको छ त्यो सम्बन्धले, धेरै अघि छुटे पनि धेरै अघि। यो मान्छेको मन कमलो छ, कति सजिलो, जहाँ पनि लेउ जस्तो टाँसिहाल्छ र फेरि दुख्न थाल्छ अनि स्वभावतः सुरु हुन्छ तिनी घाउहरू सुमसुम्याउने जिन्दगीको पुरानो बानी। विगततिर फर्किनु भनेको पुरानै पीडालाई दोहोऱ्याई आनन्द लिनु मात्रै हो, फेरि पनि मन भने लगातार त्यसै गर्न ढेपी मात्रै गरिरहन्छ, अल्लाहारे भन्छ मन। यही अल्लाहारे मन साक्षी राखेर यति भन्छु तिमीलाई, तिमी जहाँ भए पनि तिम्रो कल्याण होस्। जीवनको यो कष्टकर लामो समयमा एक झलक आएर हराइजाने एउटा अत्यन्त प्रिय व्यक्ति हो तिमी मेरो लागि। तिमीलाई म कहिले बोल्न सक्दिनँ, अह बोल्छु भने नि सक्दिनँ, तिमी ढुङ्गामा कुदी यसरी छापेकी छौ मेरो मनका भित्ताहरूमा। समयले हरेक वस्तुलाई पुरानो बनाउँछ, खियाउँछ, विस्मृतिमा लैजान्छ। वर्तमान प्रभावबाट मुक्त गराउँदै त्यसमा नयाँ प्रभावहरू थप्दै जान्छ। स्थान र समयको परिवर्तनले मान्छेको स्मृतिलाई पनि कमजोर पार्दै लान्छ। तर मलाई विश्वास छ, यो जति कमजोर भए पनि तिम्रा यादहरू ठम्म्याउन भने मुस्किल पर्ने छैन मलाई। म त जिन्दगीदेखि अघाएको मान्छे, भनौँ भने बाँच्न पनि हार खाएको मान्छे। म त जिन्दगीदेखि अघाएको मान्छे, भनौँ भने बाँच्न पनि हार खाएको मान्छे। खुसीहरू अनेक अनेक कहाँ दिन सकौँला र पोल्टाभरि आँसु बोकी रमाएको मान्छे। म त जिन्दगीदेखि अघाएको मान्छे, भनौँ भने बाँच्न पनि हार खाएको मान्छे। मैले बाँचे हेरे, मैले आगो माथि पनि नाचे हेरे, जीवनलाई सारै किरा बाट हेरे, केवल मा पुरानो सबै नौलो पाए, यही गीत साथे पछिलाई म पनि त धेरै पहिले माया गर्थेँ कसैसँग, कहिले रुँदै कहिले हाँस्दै खुसी छर्थेँ कसैसँग। संसार अलि बेग्लै लाग्थ्यो, जिन्दगी नै अर्कै लाग्थ्यो, काउकुतीले जिस्काउँदा मूर्छा पर्थेँ कसैसँग। म पनि त धेरै पहिले माया गर्थेँ कसैसँग। सिआइएनमा सोमबार बिबिसी पछि आउँछ, एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ। हिजोभन्दा आज राम्रो, आजभन्दा भोलि, बहकिने मन हो यो, मन बहकाउँछ। खुसी थोरै, आँसु धेरै, फिर्छ आज पनि पारी भोजराज वारी महावीर छ आज पनि। तपाईँलाई पुराना दिनहरू सम्झिन ढिपी गर्ने कार्यक्रम बहकिने मन। आफ्नो पुरानो विगत कसै न कसैलाई सुनाइसक्नु भएको तपाईँ, सुनाउने मेसो मिलाइरहनु भएको तपाईँ, अनि अझै पनि मनको तखतामा पुराना यादहरू सजाएर राख्नु भएको तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। बर्खामा रोइरहने आकाशहरूलाई साक्षी राख्दै आज फेरि तपाईँलाई बहकाउन आइपुगेको छु, सारथी भोजराज विश्वकर्मासँगै। लुकाएर राखे एक दिन व्यथा हराउँछ, हुनसक्छ व्यथासँगै कथा हराउँछ। भनेको थियो भन्नुहोला, मन पनि सम्पत्ति हो, जतन गर्नु नत्र जाय जेथा हराउँछ। सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियो काठमाडौँबाट देशभरिका 80 बढी सामुदायिक रेडियोहरूमा एकैसाथ प्रसारण हुने कार्यक्रम बहकिने मनको 59 श्रृङ्खलामा मनै ओछ्याएर स्वागत। हरेक हप्ताको सोमबार जब यो बेलुकीको 9:15 बज्छ त्यसपछि आउने गर्छौँ, त्यही क्रमलाई निरन्तरता दिँदै आज फेरि पनि आएका छौँ। कार्यक्रम हो बहकिने मन, तपाईँलाई बहकाउने त्यो अलिकति भए पनि प्रयत्न आज पनि रहनेछ। 01-55-50-982 नम्बर डायल गरेर तपाईँ आउन सक्नुहुन्छ। र आज मैले लिएर आएको विषय के छ म एकैछिनपछि भन्छु। तपाईँ कार्यक्रममा आउनु भएपछि तपाईँले नियममा रहेको मुक्तक लिएर आउनुहोला, अनि त्यो प्रश्नको जवाब सुरुमा भन्नुहोला। मुक्तकको जवाब फर्काउने तयारीमा म भरसक प्रयास भने गर्नेछु। आज सुरुवातमै यतिखेर फोन सम्पर्कमा हामीले लिएर आएका छौँ रेडियो नुनथरका रौतहटका स्टेसन म्यानेजर, रेडियो नुनथर रौतहटका स्टेसन म्यानेजर फणी महत हुनुहुन्छ। बहकिने मन सुरु हुँदाखेरि अघिल्लो वर्षमा सुरुवातिरैबाट बज्न थालेको हो रेडियो नुनथरमा, चाहिँ मेरो आग्रहलाई स्वीकारेर उहाँले बजाइदिनु भएको थियो। यतिखेर फणीजी हुनुहुन्छ फोन सम्पर्कमा। फणीजी, स्वागत छ कार्यक्रम बहकिने मनमा। के गर्दै हुनुहुन्थ्यो यति बेला तपाईँ? यति बेला पढाइमै व्यस्त थिएँ। हजुर, त्यसपछि फोन आयो कार्यक्रममा अपर्जन, त्यही कार्यक्रमकै लागि यसो केही सोचेर बसिरहेको थिएँ। अनि रौतहटतिरको खबर चाहिँ के छ त? रौतहटको खबर अब सामाजिक रूपमा भन्दा अब केही गरिब दलित र दलितहरूको बिचमा केही अघिल्लो कार्यक्रम पनि मैले सुनेको थिएँ तपाईँको अघिल्लो श्रृङ्खला यही विषयमा सम्बन्धित थियो। त्यसैमा चाहिँ हामी केही दिन व्यस्त पनि रह्यौँ र त्यसलाई सामाजिक सद्भाव कसरी मिलाउने भनेर पनि लागि पऱ्यौँ। त्यसको बाजु हामी सफल भएका छौँ। त्यो गाउँमा चाहिँ सदियोंदेखि रहँदै आएको सामाजिक सद्भावलाई एक हदसम्म मिलाउने प्रयास भयो र त्यो मिलेको पनि छ। भोलि त्यो गाउँमा एउटा सामूहिक रूपमा कार्यक्रम पनि हुँदैछ, त्यसैको लागि सहभोज भन्ने पनि सुनेको थिएँ मैले है। तर मलाई चाहिँ के लाग्छ भने नि फणिजीत, यो कुरा उब्किहाल्यो त्यसैले अब यो हुनसक्छ मेरो व्यक्तिगत विचार पनि होला, धेरै वर्ष अघिदेखि नै हामीले चाहिँ यो दलित समुदाय र गैर दलितको बिचमा चाहिँ एक किसिमको त्यो जातीय भेदा तथा छुवाछुत अन्त्यका लागि भनेर सहभोजका कार्यक्रम, मन्दिर प्रवेशका कार्यक्रमहरू चाहिँ पटक पटक भइरहेका छन्। तपाईँहरू पनि यो केही दिन अघिको त्यो घटनाको मिलानको लागि सहभोजको आयोजना गर्दै हुनुहुन्छ। तर मलाई लागेको कुरा चाहिँ अब सहभोज सामाजिक ठाउँमा एउटा सार्वजनिक स्थलमा भन्दा पनि घरमा सहभोज हुनुपर्छ, एउटा घरमा त्यो कार्यक्रम गरिनुपर्छ जस्तो लाग्छ कि मलाई चाहिँ। पक्कै पनि यहाँको विचारसँग म सहमत छु, तर पनि एकै पटक सबै परिवर्तन नहुने यो समाजमा यस्तो देखिएको छ, बिस्तारै त्यो क्रम पनि आउँछ भन्ने हामी आशा गरौँ। त्यही त यो बिस्तारै भन्ने कुरामा पनि फेरि अर्को कुरा जोड्न मन लाग्यो मलाई। गौतम बुद्ध जतिखेर गौतम बुद्धको पालामा पनि छुवाछुत थियो भन्ने गरिन्छ, चाण्डालले युवतीको हातबाट पानी खाँदाखेरि चाहिँ उनलाई पनि त्यतिखेर समाजले अवहेलना गरेको थियो अरे, आजभन्दा 2600 वर्ष अगाडि। त्यति बेलादेखि पनि त्यति बेला नि गौतम बुद्धले यो जात भन्ने के होइन, छुवाछुत केही होइन भनेर त्यतिखेर पनि एक किसिमको आन्दोलन, आफ्नो किसिमको आन्दोलन थियो। अहिले 2600 वर्ष पछाडि आउँदाखेरि पनि हामी त्यही समस्या भोगिरहेका छौँ। फेरि हामी नै भन्छौँ यो बिस्तारै परिवर्तन हुने हो, आखिर यो परिवर्तन चाहिँ कहिले हुन्छ? समय भन्ने यो कस्तो हुँदो रहेछ भने एक एक चरणमा पुगिसकेपछि फेरि ओह्रालो लाग्दो रहेछ। मैले पनि के बुझेको छु भने यो ओह्रालो लागेको चरणबाट फेरि हामी उकालो लाग्दैछौँ र उकालो लाग्ने क्रममा हुनसक्छ हामी अहिले पनि गाउँ स्तरमा चेतनाको कमी होला, शिक्षाको कमी होला, त्यसलाई पनि बिस्तारै अरू सबै चिज मिलाउँदै जाँदाखेरि त्यहाँसम्म पुगाउँला, एकैचोटि सबै कुरो कार्यान्वयनमा आएर सम्भव भइहाल्ने चाहिँ अहिलेको स्थिति पनि रहेन। विभिन्न कारणहरूले यहाँले पनि बुझ्नु भएको छ, हामी यहाँ गाउँमा बसेर पनि बुझिरहेछौँ, यो बिस्तारै समाधान हुन्छ। हुन्छ, यो विषयलाई अहिले यहीँ राखौँ, धेरै लामो कुरा नगरौँ ल। अघिल्लो श्रृङ्खलामा पनि धेरै एउटा श्रृङ्खला नै गरेका थियौँ, ठिक छ। अनि आज कार्यक्रम बहकिने मनमा हामीले उठाउने विषय चाहिँ तपाईँबाटै त्यो प्रश्नको सार्वजनिक गर्दैछु म, एउटा अनुभव गरेको कुरा। कतिपय विगत हुन्छन् मान्छेसँग, हामीसँग एउटा पुरानो विगत हुन्छ नि है, धेरै वर्ष पहिलाको त्यो आफ्नो पुरानो विगत, कहिलेकाहीँ चाहिँ त्यो पुरानो विगत कसैलाई सुनाऊ कसैलाई भनौँ भन्ने चाहिँ किन लाग्छ होला हामीलाई? मैले सुरुवातमा पनि त्यही गीत बजाएँ, लौ सुन म भन्छु मेरो राम कहानी, त्यो एक दिनको घाम सयौँ दिनको पानी भनेर, त्यस्तो आफ्नो पुरानो विगत कहिलेकाहीँ कसैलाई सुनाऊ भन्ने चाहिँ किन लाग्छ होला हामीलाई फणिजी? अब यो चाहिँ मलाई छोटो शब्दमा भन्दा के लाग्छ भने यो गुम्सिएर रहेका कुराहरू मनभित्रै मन मात्रैसँग रहँदैन, यो मुटु जल्ने, मस्तिष्क पनि विचलित हुने हुन्छ जस्तो लाग्छ र त्यो कुरा बाहिर ल्याउँदा चाहिँ मन मुटु र मस्तिष्कलाई चाहिँ आनन्द आउँछ जस्तो लाग्छ। छोटो शब्दमा भन्दा गरौँ भारी बिसाए जस्तो, त्यो धेरै वर्षदेखि बोकिरहेको भारी कहीँ बिसाउन थकान, त्यो थकाइ मार्दै सुइय सुस्केर हाल्न पाए जस्तो लाग्छ होला है, त्यसपछिको आनन्द चाहिँ हो त्यस्तो। अनि फणिजी म सोध्छु तपाईँलाई, मुक्तक या केही त्यस्तो लेख्नु भएको छ मुक्तक तपाईँले? त्यस्तो अब रेगुलर चाहिँ लेखिन्न, कहिलेकाहीँ अब फुर्छ मान्छे, कुनै पनि बेला कवि हुन्छ, साहित्यकार हुन्छ समयमा भन्ने त्यो ममा पनि लागु भएको छ। अब हामी समाचार लेख्ने मान्छे हजुर, साहित्य अब लेखिँदैन भन्न त मिल्दैन, तर पनि साहित्यको अझ समाचारलाई त हतारको साहित्य हो पनि भन्ने गर्छौँ हामी है। अब यो मन लगाएर समय लगाएर लेखिने साहित्यमा कतै नमिलेको पनि हुन सक्छ, तर एकाद लेखिएको छ। ल, आज सुन्न पाउँछ फडीजीको, मैले सुन्न पाउँछु र हामी सबैले एकैचोटि सुन्न पाउँछ। भर्खर केही दिन अघि मात्रै लेखेको हो यो, प्रकृतिसँग अलिकति मानवको सम्बन्ध कस्तो छ भन्ने विषयमा छ। र यो पश्चिम नेपाल र सुदूरपश्चिम नेपालहरूमा बाढी पहिरो गइरहँदा हाम्रो यो रौतहट तराईमा पनि बाढी डुबान हुन्छ, यो यो कारण चाहिँ मान्छे पनि हो कि भन्ने जस्तो लागेर मेरो व्यक्तिगत विचारमा मनभित्र उठेको कुरालाई चाहिँ मैले मुक्तकमा उतार्ने प्रयत्न गरेको हो। यो मिल्न पनि सक्छ, नमिल्न पनि सक्छ। नदी किनारमा बस्ती बस्छ, बाढीदेखि डराउँछ। नदी किनारमा बस्ती बस्छ, बाढीदेखि डराउँछ। गुहार माग्दै नदी पनि बस्तीसँगै कराउँछ। बाढी आउँदा बस्ती पीडित, बाढी आउँदा बस्ती पीडित, सुक्खा हुँदा नदी पीडित। बस्तीले नै कहिलेकाहीँ विपत्तिलाई बोलाउँछ, बस्तीले नै कहिलेकाहीँ विपत्तिलाई बोलाउँछ। कहिले पाडीले तर्साउँछ, कहिले झाडीले तर्साउँछ, यो कोठालो जाँदा बढी याद हुन्छ यो कुरा चाहिँ। कहिले पाडीले तर्साउँछ, कहिले झाडीले तर्साउँछ, अनि कहिले नेता भनाउँदो गफाडीले तर्साउँछ। कहिले पाडीले तर्साउँछ, कहिले झाडीले तर्साउँछ, अनि कहिले नेता भनाउँदो गफाडीले तर्साउँछ। मेरो देशको विशेषता जलस्रोतमा धनी, मेरो देशको विशेषता जलस्रोतमा धनी, त्यसैले त हरेक वर्ष बाढीले तर्साउँछ। कहिले पाडीले तर्साउँछ, कहिले झाडीले तर्साउँछ, अनि कहिले नेता भनाउँदो गफाडीले तर्साउँछ। नमस्कार फणीजी, छुट्टिन्छौँ। नमस्कार। फणी महत हुनुहुन्थ्यो रेडियो नुन्थर रौतहटको स्टेशन म्यानेजर। अब तपाईँको पालो 0155 50 982 नम्बर खुला गरेका छौँ, तपाईँ आउन सक्नुहुन्छ। आफ्नो पुरानो विगत कहिलेकाहीँ कसैलाई सुनाऊ भन्ने चाहिँ किन लाग्छ हामीलाई, यो प्रश्न म आज तपाईँसँग यो प्रश्नको जवाफ सोध्छु, तपाईँको मुक्तक पनि सुन्छु, अनि आफ्नो पनि विचार राख्छु। जिन्दगी अनुभवहरूको श्रृङ्खला हो, हामी बाँचुन्जेल अनेकन अनुभवहरू सङ्घालिरहेका हुन्छौँ। तिनै अनुभवहरू सङ्घाल्दा सङ्घाल्दै कतिपटक जिन्दगी भ्रम जस्तो बनिदिन्छ, एउटा यस्तो भ्रम जसलाई साँच्चैकै सोचेर रमाइरहेका हुन्छौँ हामी। गर्मी महिनामा मध्य दिउँसो चरको घाम लागिरहँदा पिच सडकमा हेर्ने हो भने निकै पर पानीको पोखरी जस्तो देखिन्छ, तर त्यसलाई भेट्न भनेर जति नजिक गयो त्यो झन्झन पर भाग्छ हामीबाट। विज्ञानको भाषामा त त्यसलाई मिराज भन्छन् क्यारे, तर नाम जेसुकै भए पनि त्यो एक किसिमको भ्रम नै हो, पानीको पोखरीको भ्रम। यथार्थमा त्यो पोखरी होइन र पनि त्यस्तै देखिन्छ। जीवनमा यस्ता भ्रमहरू अनेकौँ हुन्छन्, यस्तै भ्रमहरूको भुल भुलैयामा जिन्दगी कतिपटक जिन्दगी जस्तो बन्दैन, मसान घाट जस्तो बन्छ। उराठ लाग्दो, उदेक लाग्दो, फेरि पनि हामी आशाका जिजिबिसाहरू शिला खोजेर बाँच्ने प्रयत्न भने लगातार गरिरहेका हुन्छौँ। यस्तै प्रयत्नहरूको बेलामा हामी आफ्नो विगत कहिलेकाहीँ कसैले सुनाऊ भन्ने चाहिँ लाग्छ हामीलाई। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँग कुरा गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म चितवन बछौलीदेखि विजय चौधरी भन्ने मान्छे बोल्दैछु। विजयजी बछौलीबाट? हजुर। अनि चितवनको के छ नयाँ नौलो खबर सुनाउनुहोस्। चितवनको अहिले ठिकै छ, यतातिर धान काट्ने र विशेष गरेर कृषि चितवन तराईमा पर्ने भएको कारणले गर्दाखेरि अहिले चाहिँ यो कामको मारामारै छ अहिले। ए, अब यो असारको बेला धान रोप्ने है, त्यो खेतमा नै बित्छ होला धेरै दिनहरू। हजुर हजुर। अनि विजयजी चितवनको कुरा पनि सुनियो, तपाईँलाई एउटा प्रश्न राख्छु म। आफ्नो पुरानो विगत कहिलेकाहीँ कसैलाई सुनाऊ भन्ने किन लाग्छ हामीलाई? खासमा यो पुरानो विगत कुनै सम्बन्धसँग सम्बन्धित हुन्छ र सम्बन्ध स्थापनाको लागि चाहिँ समय समर्पण र हरपलको साथको त्यसमा खर्चिएको हुन्छ र त्यसमा चाहिँ यादहरू कुनै न कुनै रूपमा पुरानै घाउ भए पनि एउटा घाउको टाटोको रूपमा मनभित्र कहीँ गढेर बसेको हुन्छ र अघि तपाईँले भन्नुभयो जस्तै कुनै कुरा पूर्ण रूपमा भरिनलाई पूर्ण रूपमा खाली हुनु जरुरी छ र त्यसलाई नै त्यही कुरालाई अगाडि बढाउँदै याद भुलाउन र मन भुलाउन नै हो जस्तो लाग्छ। एकदमै विजयजी, अब तपाईँको मुक्तक सुनाउ त्यसो भए। मुक्तक आउँछ, हारे पनि जिन्दगी समयको जित भयो, हारे पनि जिन्दगी समयको जित भयो, जेसुकै होस् मेरो तिम्रो त हित भयो। हाँसिरहनु सधैँ तिमी, हाँसिरहनु सधैँ तिमी, जितिरहनु बाजी पनि, रुन्छु हरेक पलमा आँसु आज मित भयो। हारे पनि जिन्दगी समयको जित भयो, जेसुकै होस् मेरो तिम्रो त हित भयो। जे जे भयो भई त गयो हरेस नखानु खुसी खोज्न जीवन भन्दा टाढा नजानु जे जे भयो भई त गयो हरेस नखानु खुसी खोज्न जीवन भन्दा टाढा नजानु गल्तीबाट पाठ सिके यात्रा सहज बन्छ मान्छे चिन्नु जोसुकैलाई सँगै नलानु जे जे भयो भई त गयो हरेस नखानु खुसी खोज्न जीवन भन्दा टाढा नजानु। नमस्कार विजयजी, छुटिन्छौँ। विजयजी यतिखेर चितवन बछौलीबाट आउनुभएको थियो। 01-55-50-982 यो नम्बर खुला गरेका छौँ, तपाईँ पनि आउन सक्नुहुन्छ। आफ्नो पुरानो विगत कहिलेकाहीँ कसैलाई सुनाऊ भन्ने किन लाग्छ हामीलाई, यो प्रश्न लिएर आएका छौँ आज तपाईँको लागि भनेर। कार्यक्रम बहकिने मनमा फेसबुक पेजमा प्राप्त भएका मुक्तकहरूमध्ये 6 उत्कृष्ट मुक्तक हामीले लिएर आउने गर्छौँ, जस अनुरूप 2 मुक्तक म यतिखेर अगाडि सार्छु। फुलभन्दा काँडा जाति हुन पनि सक्छ, कविन्द्र कल्पितको मुक्तक हो यो, दार्चुलाका हुनुहुन्छ। फुलभन्दा काँडा जाति हुन पनि सक्छ, आकाश तल धरतीमाथि हुन पनि सक्छ। फुलभन्दा काँडा जाति हुन पनि सक्छ, आकाश तल धरतीमाथि हुन पनि सक्छ। बैरङ्गी भई आएको बेनामी चिठीभित्र स्वयम्वरको फुलपाती हुन पनि सक्छ, फुलभन्दा काँडा जाति हुन पनि सक्छ। कविन्द्र कल्पित, दार्चुलाका मित्र। अर्को मुक्तक छ सुमन बराल सिन्धुलीका हुनुहुन्छ। क्या क्या मान्छेको सङ्गत गरियो अनि तिनकै याद बचत गरियो, क्या क्या मान्छेको सङ्गत गरियो अनि तिनकै याद बचत गरियो, न त प्रस्ताव राखे न त स्वीकार गरे तर पनि माया लाउने हरकत गरियो, क्या क्या मान्छेको सङ्गत गरियो अनि तिनकै याद बचत गरियो। सुमन बराल सिन्धुलीका मित्र कोही हुनुहुन्छ फोन सम्पर्कमा यतिखेर, म उहाँसँग कुरा गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? शक्तिजी पाटन ढोकाबाट। भनेपछि कुन रेडियो सुन्दै हुनुहुन्छ? पाटन ढोका भनेपछि नजिकै रेडियो उपत्यका सुन्दै हुनुहुन्छ सायद। हजुर हजुर, रेडियो उपत्यका सुन्दैछु तपाईँको। अनि ए सधैँ यसअघि पनि सुन्नुहुन्थ्यो? म पनि एउटा पहकिएको मन भएको मान्छे भएर चाहिँ ल खुसी लाग्यो। उसो भए म प्रश्न राख्छु शक्तिलाई, आफ्नो पुरानो विगत, आफ्नो पुरानो विगत कहिले काहीँ कसैलाई सुनाऊ भन्ने किन लाग्छ हामीलाई? मान्छेको जिन्दगी यादकै सङ्गालो हो मेरो विचारमा चाहिँ नि। अनि बागमतीको किनारमा कसैलाई जलाइरहेको देख्दा पनि मान्छे हाँस्नु पर्दाखेरि किन हाँस्छन् भने याद नै सङ्गालेर हाँस्छन् ती। कहिले खुसी, मान्छेको खुसी व्यक्त गर्न चाहिँ यादहरूलाई फेरि पुनर्ताजिक दिने, अनि कसै कहिले चाहिँ फेरि दुखी हुनको लागि विभिन्न बाहनाले गरेर चाहिँ मान्छे चाहिँ यादहरूलाई अरूलाई प्रस्तुत गर्छन् भन्ने लाग्छ मलाई चाहिँ। अब शक्तिको मुक्तक सुन्ने पालो। याद बिना कसैको, याद बिना कसैको रात नढल्ने किन होला, याद बिना कसैको रात नढल्ने किन होला, एउटा पनि अगुल्टे हो नबल्ने किन होला। मनको सवाल मनले नै जवाफ ल्याए हुन्थ्यो, मनको सवाल मनले नै जवाफ ल्याए हुन्थ्यो, साम्राज्य माया महल नढल्ने किन होला, याद बिना कसैको रात नढल्ने किन होला। दुई मनको कुरा हो यो बुझ्नलाई गाह्रो हुन्छ, दुई मनको कुरा हो यो बुझ्नलाई गाह्रो हुन्छ, कहिले कपास बन्छ कहिले ढुङ्गा भन्दा साह्रो हुन्छ। दुई मनको कुरा हो यो बुझ्नलाई गाह्रो हुन्छ, कहिले कपास बन्छ कहिले ढुङ्गा भन्दा साह्रो हुन्छ। झुल्किएर अस्ताउने यात्रा सङ्गीहरू भन्दा मनमुटु चोरी लाने पराई नै प्यारो हुन्छ। दुई मनको कुरा हो यो शक्ति बुझ्नलाई गाह्रो हुन्छ, कहिले कपास बन्छ अनि कहिले ढुङ्गा भन्दा साह्रो हुन्छ। नमस्कार छुट्टिन्छौँ। नमस्कार, शक्ति यतिखेर आउनुभएको थियो काठमाडौँबाटै। 01-55-50-982 यो नम्बर डायल गरेका छौँ, डायल गरेर आउन सक्नुहुन्छ तपाईँ, खुल्ला गरेका छौँ यो नम्बर हामीले चाहिँ। म सोधिरहेको छु, आफ्नो पुरानो विगत कहिलेकाहीँ कसैलाई सुनाऊ भन्ने किन लाग्छ हामीलाई? म अहिले पनि सम्झिन्छु कक्षा 10 स्वास्थ्य तथा जनसङ्ख्या शिक्षा पढाउने गुरुलाई मान्छे प्राकृतिक हो कि कृत्रिम हो भन्ने प्रश्न सोधेर हैरान बनाएको दिन। त्यो प्रश्नको चित्तबुद्ध जवाफ नपाएपछि पनि अरू धेरै प्रश्नहरूसँग जम्काभेट भइसक्यो मेरो, जुन प्रश्नहरूको पनि चित्तबुद्ध जवाब फेला पार्न सकेको छैन। कहिलेकाहीँ यसो सम्झिँदा दिक्क लागेर आउँछ, हाम्रो जिन्दगी भनेको त एउटा दबाब रहेछ, हरेक क्षण किसिम किसिमका दबाबहरू झेलेर बाँच्नुपर्ने, अझ भनौँ भने बाँच्नुपर्ने पनि दबाब हुँदो रहेछ हामीसँग, बाँच्नै पर्ने। हामीसँग त आफ्नो भन्ने केही नहुँदो रहेछ, आफ्नै जिन्दगी पनि नहुँदो रहेछ आफ्नो भन्ने। यदि हुन्थ्यो भने यसलाई त्याग्नको लागि किन लुकिरहनु पर्थ्यो होला र? खुल्लम खुल्ला आह्वान गरेर आजबाट म मेरो जिन्दगी त्याग्छु भन्न पाइहालिन्थ्यो होला नि। यस्तै दबावहरू थ्याक्दै अघि बढ्दा थाहै नपाइकन कहिलेकाहीँ कसैसँग प्रेम गर्नुपर्ने दबावमा पुग्दा रहेछौँ हामी। मनको दबाव, अरू बाहिरी दबावभन्दा ज्यादै कठोर र अनिवार्य दबाव, यही दबावको पालना गरिरहँदा केही सम्बन्धहरू चुडिँदा रहेछन् पनि। चङ्गा चिट गर्दा डोरी चुडिए जस्तो, तर चङ्गा चुडिएर गए पनि लट्टाई भने हातमै हुँदो रहेछ। सम्झना बनेर बस्दो रहेछ त्यो, त्यही सम्झना कहिलेकाहीँ खुलस्त बनाउन मन लाग्दो रहेछ हामीलाई, अनि त्यो सुनिदिने कोही मान्छेको पनि आवश्यकता बोध हुँदो रहेछ क्यारे त्यति बेला। कुनै सम्बन्धहरू यस्ता हुन्छन् जुन टाढा भएर पनि टाढा हुँदैनन्, सूर्य जस्तै अनि चन्द्रमा जस्तै। भन्नेहरू त तिनीहरूलाई पनि टाढा नै भन्लान्, तर महसुस गर्नेहरू भने कहिले त्यस्तो भन्दैनन्, छेउमै भएको अनुभूति गरिरहन्छन् सधैँ। जिन्दगीको यात्रामा कुनै सम्बन्ध निकै नै प्रिय लाग्दो रहेछ हामीलाई, किनकि बिस्तारै बिस्तारै मनको निकै नै नजिक बनिसकेको हुँदो रहेछ त्यो। त्यति बेला सपनाहरू पनि बग्रेल्ती नै देख्न पुग्दा रहेछौँ हामी। बाख्राको बड्काउँला जस्तै छरपष्ट हुँदा रहेछन् सपनाहरू, घरजम गर्ने सपना, नानी बाबु जन्माउने सपना, सधैँ खुसी भएर बाँच्ने सपना, अरू पनि यस्तै यस्तै सपनाहरू। तर मान्छेले देखेका सपनाहरू कहाँ सबै पुरा हुन्छन् र? यदि त्यस्तो हुन्थ्यो भने त मान्छेले आँसु भनेको के हो भन्ने पनि थाहा पाउँथेन होला नि। मलाई त के लाग्छ भने कतिपय सपनाहरू त टुट्नकै लागि जन्मिँदा रहेछन्, जति बजाउन बचाउन खोजे पनि मरिगै नसकिने। यसरी टुटेका सपनाहरू, सम्बन्धहरू मनको भित्तामा टाँसिएर बस्दो रहेछ क्यारे, कहिले नउप्किने गरी, जसले बेला बखत झकझकाउँछ हामीलाई अनि आफ्नो पुरानो कथा सुनाउन मन लाग्छ कसैसँग। म भनिरहेँ भने अरू पनि भनिरहनु मन लाग्छ, तर यतिखेर अघिदेखि फोन सम्पर्कमा रहनु हुने साथीसँग कुरा गर्छु। हजुर नमस्कार। हजुर नमस्ते भाइ। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म यति बेला काठमाडौँबाट सुजन भण्डारी। सुजनजी सन्चै हुनुहुन्छ? एकदम अनि हजुरहरू? एकदम आराम छ हामीलाई पनि सुजनजी। अनि अर्को प्रश्न पनि राख्छु म, आफ्नो पुरानो विगत कहिलेकाहीँ कसैलाई सुनाउन मन किन लाग्छ हामीलाई? कसैले सुनिदिए पनि हुन्थ्यो भन्ने, कसैलाई सुनाउन पाए पनि हुन्थ्यो भन्ने किन लाग्छ? सायद आफ्नो वर्षदेखिको त्यो गर्नु विगत अरूलाई सुनाउँदाखेरि आफ्नो मन हल्का भएको अनुभूति हुन्छ, त्यसैले होला। अघि फडेजीले पनि त्यही कुरा गर्दै हुनुहुन्थ्यो, त्यो गरौँगो भारी चाहिँ बिसाउन पाउँदाखेरि हल्का भए जस्तो है। हुन्छ, अब तपाईँ पनि आफ्नो मुक्तक नै सुरु गर्नुहोस्। तिम्रो अनि मेरो बाटो भिन्ने रहेछ, पीडा एउटै तर घाउको खाटो भिन्ने रहेछ। तिम्रो अनि मेरो मनको, तिम्रो अनि मेरो बाटो भिन्ने रहेछ, पीडा एउटै तर घाउको खाटो भिन्ने रहेछ। आँखामा सजाएर मुटुभित्र राखेको थिएँ, मुटुभित्र बस्ने पनि काटो भिन्ने रहेछ। तिम्रो अनि मेरो बाटो भिन्ने रहेछ, पीडा एउटै तर घाउको खाटो भिन्ने रहेछ। भ्रम पनि हुन सक्छ सोच्नु बेलैमा, भ्रम पनि हुन सक्छ सोच्नु बेलैमा, फुल हो कि जुन राम्रो रोज्नु बेलैमा। भ्रम पनि हुन सक्छ सोच्नु बेलैमा, फुल हो कि जुन राम्रो रोज्नु बेलैमा। बीच बाटोमै छाडिदिए बाँच्न गाह्रो हुन्छ, बीच बाटोमै छाडिदिए बाँच्न गाह्रो हुन्छ। भ्रम पनि हुन सक्छ सोच्नु बेलैमा, फुल हो कि जुन राम्रो रोज्नु बेलैमा। बीच बाटोमै छाडिदिए बाँच्न गाह्रो हुन्छ, सधैँ साथ दिने मान्छे खोज्नु बेलैमा। भ्रम पनि हुन सक्छ सोच्नु बेलैमा, फुल हो कि जुन राम्रो रोज्नु बेलैमा। नमस्कार, छुट्टिन्छु। नमस्कार। सुजन भण्डारी आउनुभएको थियो, उहाँसँग पनि मैले प्रश्न गरेँ, जवाफ पनि सुने, मुक्तक पनि सुने, आफ्नो पुरानो विगत कहिलेकाहीँ कसैलाई सुनाऊ भन्ने किन लाग्छ भनेर। साधकको छवटा उत्कृष्ट मुक्तकमध्ये दुईवटा मैले लिइसकेको छु, अब बाँकी यहाँनिर अगाडि सार्छु म। अर्को मुक्तक छ शर्मिला रेग्मी असीम चोरमारा नवलपरासीका हुनुहुन्छ। यो बर्सातले मलाई गिजाउँछ र रुन्छु, यो बर्सातले मलाई गिजाउँछ र रुन्छु, त्यो दिन सँगसँगै भिजेको याद आउँछ र रुन्छु। यो बर्सातले मलाई गिजाउँछ र रुन्छु, त्यो दिन सँगसँगै भिजेको याद आउँछ र रुन्छु। तिमी आफ्नै रङ्गीन संसारमा हरायौ, मलाई अनेक सपनाले सताउँछ र रुन्छु। यो बर्सातले मलाई गिजाउँछ र रुन्छु, त्यो दिन सँगसँगै भिजेको याद आउँछ र रुन्छु। शर्मिला रेग्मी असीम चोरमारा नौलपासीका मित्रको। अर्को मुक्तक म अघि सार्छु, पदम खड्गाको मुक्तक हो यो। दिन उही रात उही मन बदलेछ, सँगै घुम्ने चरीले त वन बदलेछ। दिन उही रात उही मन बदलेछ, सँगै घुम्ने चरीले त वन बदलेछ। हराभरादेखि तिमी उतै लागेसि, हराभरादेखि तिमी उतै लागेसि, म एक्लै रुँदा रुँदै जीवन बदलेछ। दिन उही रात उही मन बदलेछ, सँगै घुम्ने चरीले त वन बदलेछ। पदम खड्काको यो मुक्तक पनि मैले अगाडि सारेँ। आफ्नो पुरानो विगत कहिलेकाहीँ कसैलाई सुनाऊ भन्ने किन लाग्छ हामीलाई, यो विषयमा आज केही कुराहरू गरिरहेका छौँ हामी। संसारको जुनसुकै कुना काप्चामा पनि हावा पुगेको हुन्छ भने जस्तै हरेक व्यक्तिले जीवनमा एक न एक पटक प्रेमको अनुभव गरेको हुन्छ। कतिले यो सत्यतालाई लुकाउलान् अनि कतिले बुझ्नै नसकेर हो कि होइन भन्ने पनि निर्क्युल गर्न नसक्लान्। तर यथार्थ यही हो, प्रेमबाट कोही पनि टाढा रहन सक्दैन। सक्दैन। यदि कोही टाढा रहने कोसिस गर्छ भने त्यो होटिट्याउँले आकाश थाम्छु भन्ने जस्तै मूर्खता सिवाय केही पनि होइन। विवाह अघि प्रेमको अनुभव नगर्ने मान्छेले पनि विवाहपछि आफ्नै श्रीमान श्रीमतीसँग त्यस्ता प्रेमको अनुभव गरेको हुन्छ। विवाह पूर्वका धेरै प्रेमहरू विवाहमा परिणत हुनै नपाइकन टुङ्गिन्छन् पनि। सरसर्ती हेर्दा त्यस्ता प्रेमहरू त्यही अस्ताएको, त्यही बिलाएको, अझ भनौँ त्यही सकिएको देखौँला हामी। तर त्यस्तो भने बिल्कुल होइन। ती प्रेमहरू त झनै मनभित्र गढेर बसेका हुन्छन्, पहाडको डिस्को जस्तो अडिग भएर बसेका हुन्छन्। केही समयसम्म त हामी आफैलाई ढाँटेर भए पनि त्यो सम्बन्ध बिर्सेको बहाना गर्छौँ। कसैले सोधिहाल्यो भने पनि त्यो पुरानो कुरा के उप्काउनु, मैले त भुलिसकेँ भन्ने गर्छौँ। तर यथार्थ अर्कै हुन्छ। त्यही यथार्थ कहिलेकाहीँ उर्लिएर आउँछ बर्खे भेलसरी। मान्छे त्यति बेला वास्तविकताभन्दा केही पर पुग्छ। हरेक कुरामा वास्ता गर्ने समाजको प्रभावभन्दा धेरै माथि उठ्छ। अनि उकुसमुकुस भएको पुराना सम्झनाहरू कहाँ पोखौँ, कसलाई सुनाऊ भन्ने तहमा पुगिदिन्छ। हो, त्यति नै बेला औधी बहकिने गर्छ मान्छे, अनि कसलाई सुनाऊ भनेर हुन्छ। अब बाँकी दुईवटा मुक्तक म अगाडि सार्छु। यो साताको उत्कृष्ट छ मुक्तक मध्येका बाँकी दुईवटा मुक्तक जीवन श्रेष्ठ गोर्खाका मित्रको मुक्तक छ। यतिखेर मुटु चिरेर आधा बनाउँछ अनि थाहा पाउँछौ, तिमीलाई नै बाधा बनाउँछ अनि थाहा पाउँछौ। मुटु चिरेर आधा बनाउँछ अनि थाहा पाउँछौ, तिमीलाई नै बाधा बनाउँछ अनि थाहा पाउँछौ। साक्षात भगवान मानेर पुज्ने गर्छौ अरे, साक्षात भगवान मानेर पुज्ने गर्छौ अरे, कृष्ण बनेर राधा बनाउँछ अनि थाहा पाउँछौ। मुटु चिरेर आधा बनाउँछ अनि थाहा पाउँछौ, तिमीलाई नै बाधा बनाउँछ अनि थाहा पाउँछौ। जीवन श्रेष्ठ गोर्खाका मित्रको यो मुक्तक। र यो अन्तिम मुक्तक लिन्छु म। सागर सहयात्री रामनगर छ नवलप्रासी, रामनगर नै देख्नु भएको छ, मलाई थाहा नभएको हुनसक्छ। राम ग्राम भन्ने चाहिँ याद थियो, रामनगर नै होला। रामनगर छ नवलप्रासी। सबैलाई आफूभन्दा साना बनायौ, सबैलाई आफूभन्दा साना बनायौ, आफ्नै सोचे जस्तै क्या जमाना बनायौ। सबैलाई आफूभन्दा साना बनायौ, आफ्नै सोच जस्तै क्या जमाना बनायौ। जसले तिमीलाई जिउन सिकायो त्यही देशलाई आज, जसले तिमीलाई जिउन सिकायो त्यही देशलाई आज बेरोजगार उत्पादन हुने कारखाना बनायौ। सबैलाई आफूभन्दा साना बनायौ, आफ्नै सोच जस्तै क्या जमाना बनायौ। सागर सहयात्री रामनगर छ नवलप्रासीका मित्रको मुक्तक। कहिलेकाहीँ यो पछाडि बजिरहने यो सङ्गीत सुनिरहँदाखेरि पनि बडो आनन्द आउँछ, निकै बहकिन मन लाग्छ। त्यसैले अलिकति लामो बजाएँ आज, तपाईँलाई पनि मनपर्छ त्यसैले बजाएँ। कार्यक्रमको करिब अन्तमा आइपुग्यौँ। अब चाहिँ धेरै रेडियोहरूबाट तपाईँले सुनिरहनु भएको छ, आज आफ्नो पुरानो विगत कहिलेकाहीँ कसैलाई सुनाऊ भन्ने किन लाग्छ हामीलाई भन्ने विषय उफकायौँ, यो विषयमा छलफल गऱ्यौँ। तपाईँ धेरैले कार्यक्रममा आफ्नो विचार राख्छु भनेर फोन डायल गर्नुभयो, तपाईँ धेरैको लागेन। तपाईँ धेरैलाई धेरै धेरै धन्यवाद। धेरै प्रयास गर्नुहुन्छ, धेरै माया गर्नुहुन्छ, तर पनि फोन चाहिँ लागेन है। अरू श्रृङ्खलाहरूमा तपाईँको फोन लागोस् मेरो यही कामना। कार्यक्रमबाट अब चाहिँ लगभग छुट्टिनु पर्ने बेलामा पनि आइसकेका छौँ। यतिन्जेल कार्यक्रम सुनेर बस्नुहुने तपाईँलाई धन्यवाद, फोनमा आउनुहुने तपाईँलाई धन्यवाद, अनि यतिन्जेल फोन ट्राई गर्नुहुने, हरेक रेडियोको प्रविधिमा बसेर साथ दिनुहुने प्राविधिक मित्र सबै, अनि यो बन्द कोठाभित्रको मेरो आवाजलाई तपाईँसम्म पुर्याउन मलाई एकदमै अतुलनीय सहयोग गर्नुहुने मेरो आत्मीय मित्र भोजराज विश्वकर्माजीलाई विशेष आभार। अनि आज राकेश तिमल सिन्हा भाइलाई मैले सँगै पाएँ पारिपट्टि। केही वर्ष अगाडि नै चितवनमा रहँदाखेरिको त्यो दिनहरू याद आयो। खुसी थोरै आँसु धेरै पिर्छ आज पनि, पारि राकेश वारी महावीर्छ आज पनि भनेका दिनहरू। केही सम्झनाहरू फेरि पछि बिउतिँदाखेरि निकै रमाइलो लाग्ने गर्छ, त्यस्तै यो छुट्टिएपछिको दो बाटो फेरि त्यो बाटोहरू भेट भएको जस्तो लाग्यो। कार्यक्रमबाट छुटिनुपर्छ अब चाहिँ कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियो काठमाडौँबाट हरेक सोमबार बेलुकी 9:15 बिबिसीपछि तपाईँले सुन्न सक्नुहुन्छ देशभरिका 80+ बढी रेडियोहरूमा यसै गरी तपाईँले ब्लगहरूबाट पनि सुन्न सक्नुहुन्छ www.eutamancsee एउटा मान्छे .blogspot blogspot.com यो चाहिँ मेरो व्यक्तिगत ब्लग हो यसमा पनि तपाईँले सुन्न सक्नुहुन्छ र अरू धेरै धेरै ब्लगमा सुन्न सक्नुहुन्छ मैले पछिल्लो केही श्रृङ्खलाबाट रेडियो र ब्लगहरूको नाम लिन पाइरहेको छैन तपाईँ धेरैले गाली गर्नुभएको होला आगामी श्रृङ्खलाहरूमा त्यसलाई म जोड्नेछु त्यति मेरो त्यो बाध्य त बुझिदिनु होला अनि एउटा तपाईँलाई भन्नैपर्ने कुरो चाहिँ www.facebook.com/bahakinemon यो पेज मन पराउने साथीहरूको सङ्ख्या 10,000 नागेको छ आजबाट 10,069 हुँदाखेरि दिउँसो मैले एकपटक हेरेको थिएँ त्यसपछि हेर्न चाहिँ पाइनँ अब तपाईँहरूले हेर्नु होला तपाईँहरूको हेर्ने पालो त्यसमा हामी यो फेसबुक पेजमा पनि भोलि कार्यक्रम राख्नेछौँ तपाईँले अरू धेरै ब्लगहरूबाट पनि सुन्न सक्नुहुन्छ अब चाहिँ आफ्नो पुरानो विगत कहिलेकाहीँ कसैलाई सुनाऊ भन्ने किन लाग्छ हामीलाई भन्ने प्रश्नको जवाब राख्दै म महावीर विश्वकर्मा पनि बहकिने मनको आजको श्रृङ्खलाबाट अर्को हप्तासम्मको लागि अर्को श्रृङ्खलासम्मको लागि अझै पर्छु घाउहरू लाग्छन् खाटो बनेर बस्छन् टाढा जाऊ भन्दा पनि जान्न भनेर बस्छन् घाउहरू लाग्छन् खाटो बनेर बस्छन् टाढा जाऊ भन्दा पनि जान्न भनेर बस्छन् मन हलुको बनाउन विगत सुनाउने मान्छे मन हलुको बनाउन विगत सुनाउने मान्छे घाउहरू लाग्छन् खाटो बनेर बस्छन् टाढा जाऊ भन्दा पनि जान्न भनेर बस्छन् मन हलुको बनाउन विगत सुनाउने मान्छे कोही आउँछ कि त भन्दै दिन गनेर बस्छन् घाउहरू लाग्छन् खाटो बनेर बस्छन् टाढा जाऊ भन्दा पनि जान्न भनेर बस्छन् हवस् जान्छु अर्को हप्ता आउँछु नि नमस्कार मेरो जिन्दगीको बुझिदिने तिमी हुनु कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु सुखको साथी दुःखमा छु बुझिदिने तिमी हुनु कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु I'm not afraid.